नमस्ते अनि हृदयदेखि नै स्वागत गर्न चाहन्छु रेडियो नयाँ युग एफएम 107.3 मेगाहर्जको मंगलबार व्यवसायमा राति 9:15 बजेदेखि प्रसारण हुँदै आइरहेको कार्यक्रम अतीतका पलमा आज पनि उपस्थित भइसकेको छु म तपाईँकै आवाजको दुनियाँको साथी समीर प्यासी अनि मलाई यतिखेर प्रविधि कक्षबाट मिठो साथ दिँदै हुनुहुन्छ प्राविधिक द्वय सरोज सागर देवकोटा र सरोज चौधरीले साथी कार्यक्रम अतीतका पलमा तपाईँद्वारा नै प्रेषित तपाईँका जीवनमा घटेका ती अविस्मरणीय क्षण हुन् वा तपाईँले लेखेका काल्पनिक क्षण हुन् जुनसुकै क्षण भए पनि कार्यक्रम अतीतका पलमा प्रसारण गर्ने जमर्कोमा म सदैव जुटिरहनेछु तपाईँका ती अतीतका पलले यदि तपाईँको जीवनमा पनि कुनै त्यस्तो अतीतका पल जुन पल तपाईँले आजसम्म पनि बिर्सन सक्नु भएको छैन जुन पल आज पनि सम्झदा बेला बेला मुटु झर्सङ्ग हुन्छ अनि उही बेला उही समयको याद आउँछ अनि आँखाबाट बरबरी आँसु झर्छ या खुसीको माहौल ल्याउँछ लेख्नुहोस् पत्र खुसीको पल होस् या दुःखको पल होस् म दिनेछु त्यो पत्रमा पालै पालो आवाज कार्यक्रममा पत्र पठाउन चाहे नभुल्नुहोला यही भन्न चाहन्छु कार्यक्रममा पत्र पठाउने ठेगाना म कार्यक्रमको अन्त्यमा भने नै छु आज पनि मेरो हातमा थुप्रै अतीतका पलहरू परिसकेका छन् तर ती पत्रहरूमध्ये एकजना साथीको पत्र मैले उठान गरिसकेको छु उहाँले samirpyasi@gmail.com यो पत्र मेल गर्नुभएको थियो साथसाथै रेडियो नयाँ युगको फेसबुक नयाँ युगमा पनि उहाँले यो पोस्ट गरेर हामीलाई सेयर गर्नुभएको थियो परदेशको ठाउँमा 18 घण्टा ड्युटी गर्छु त्यसको बावजुद पनि 1 महिना लगाएर एउटा कथा लेख्ने जमर्को गरेको छु पहिला लेखेको एउटा स्मृतिको कथालाई हजुरहरूले साह्रै मन पराइदिनुभयो साह्रै मन पराइदिनु भएकोले आज सौतेनी आमा नामक कथा लिएर आएको छु यस कथाका पात्र तथा घटना सबै कल्पना गरेर लेखेको हुँ न त देखेको नै छु न त सुनेको न त भोगेको नै छु अन्यथा नलिनुहोला कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ भनेर माथि शीर्षक राखेर पत्र प्रेषित गर्नुभएको छ उहाँको नाम म हेर्दैछु उहाँको नाम रहेको छ स्थायी ठेगाना दिखुरीदाङ हाल दोहा कतारबाट तपाईँकै भाइ छोरो साथी यसपी माथोर पूर्णविराम हजुर साथी आज अतीतका पलमा पत्र प्रेषित साथी हुनुहुन्छ तपाईँकै भाइ छोरो साथी यसपी माथोर पूर्णविराम हाल दोहा कतारबाट रेडियो नयाँ युगको वेबसाइट www.radionayayug.blog.com www.psmnepal.com र रेडियो नयाँ युगको फेसबुक नयाँ युगबाट रेडियो नयाँ युगको कार्यक्रम अतीतका पल सुनेर कार्यक्रममा पत्र प्रेषित गर्नुभएको छ उहाँलाई सर्वप्रथम त धेरै धेरै धन्यवाद दिन चाहन्छु योभन्दा अघि पनि एउटा पत्र उहाँले पठाइसक्नु भएको छ अनि मैले यहाँबाट प्रसारण पनि गरिसकेको छु आज अर्को पत्र पठाउनु भएको छ उहाँले एउटा आज पनि अर्को अतीतका पल प्रेषित गर्नुभएको छ तपाईँकै भाइ छोरो साथी यसपी माथोर पूर्णविरामले आफूले कल्पना गरी लेखेको अतीतका पललाई यसरी अघि बढाउनु भएको छ आफ्नो मन आफैसँग ढाट्न आफ्नो मन आफैसँग ढाट्न नमिल्ने दुखे पनि अरूसँग आफ्नो भरी आँसु लिएर मेरो चर्किएको घाउमा नुनचुक छाड्दैछु। मन त थिएन तर म निर्दोष हुँदाहुँदै पनि दोषको भारी बोक्न विवश भएको छु। आशा छ हजुरहरूले मलाई बुझ्नुहुनेछ। मेरो चर्किएको घाउमा अलिकति भए पनि मलमपट्टी गरिदिनुहुनेछ। नाममा मलाई हर्के भनेर भने पनि जन्मदै आमालाई टोकेर बसेको टुहुरो भनेर चिनिन्छु। भन्छन् बाबा मरेका छोराछोरीहरू टुहुरो हुँदैनन्, तर आमा मरेपछि साँच्चै छोराछोरीहरू टुहुरा बन्दा रहेछन्। मेरो घर पछाडि भेगको कुनै गाउँमा थियो रे। आमा बितेपछि बाबाले नै आमा र बाबाको माया दिएर हुर्काउनुभयो, बढाउनुभयो। बाबा दिनभरि हलो जोतेर साँझ आएर खाना पकाएर खुवाउनुहुन्थ्यो। यो उहाँको दैनिकी थियो, तर मलाई कहिले पनि भोको राख्नु भएन। बरु रातको 11-12 बजे पनि पकाएर उठाएर खुवाउनुहुन्थ्यो। अनि भोलिका लागि एउटा कटौरामा भार तयारी राखिदिनुहुन्थ्यो र आफू काममा जानुहुन्थ्यो। भोलिको दिनमा म भोकाएको पल आफै त्यो 5 वर्षको उमेरमा खान्थे, किनकि मलाई समयले सिकाएको थियो। बाबाले एक दिन मलाई, बाबु तैँले साह्रै दुःख पाएछ है, अब त तेरो स्कुल जाने उमेर भयो, तर मसँग तेरो लागि दिने एउटा जाबो समय पनि छैन। म कति भिखारी भएँ बाबु, कति भिखारी भएँ म भन्दै धुरु धुरु रुनुहुन्थ्यो। अनि मैले बाबालाई भन्थे, बाबा हाम्रो घरमा थोरै परिवार भएर यस्तो भएको हो है भनेर जिज्ञासा राख्थे। उहाँ पुरानो अति सम्झेर झन् रुनुहुन्थ्यो, मेरो आफन्त झन् भक्कानो फुटेर रुनुहुन्थ्यो। बाबा मलाई माया गर्ने एउटा आमा ल्याइदिनुहोस् न बाबा, हजुरले कति एक्लै दुःख गर्नुहुन्छ, मामु भएपछि त मलाई स्कुल लग्नुहुन्छ, धेरै माया गर्नुहुन्छ, मिठा मिठा खानेकुरा पकाएर दिनुहुन्छ, हजुरलाई पनि सजिलो हुन्छ, हजुरले पनि दिनभरि थकान गरेर आएको बेलामा खाना पकाएर खुवाउनु पर्दैन, तपाईँ काम गरेर फर्केर आउँदा यहाँ पहिले नै खाना बनिसकेको हुन्छ, आमाले सबै ट्यामटुम पारेर बस्नुभएको हुन्छ, हजुरले पनि साथ पाउनुहुन्छ, त्यसैले बाबा नाइना भन्नुहोस् ल, मलाई जसरी भए पनि एउटा मामु ल्याइदिनुहोस् न है भने धेरै बिन्ती चढाउँछु। तर बाबाले मान्नुहुन्न, मेरो आफन्त बाबाले मान्नुहुन्न, यस्तो खोक्रो सपना नदेख बाबु, तैँले दुःख पाउलास्। मैले धेरैको मुखबाट सुन्ने गर्छु सौतेनी आमा भनेको सौतेनी हो, आफ्नो आमा जस्तो व्यवहार कहिले पनि हुँदैन। अनि मैले फेरि थप्छु, बाबा एउटा सौतेनी आमाले त्यस्तो व्यवहार गर्यो भन्दैमा सबै सौतेनी आमा एकै प्रकारको त हुँदैनन् नि, अब आउने मेरो मामु त्यस्तो सौतेनी आमामा पर्नुहुन्न, असल सौतेनी आमामा पर्नुहुन्छ, मेरो आमा सराह हुनुहुन्छ, उहाँले मलाई कहिले पनि सौतेनीको व्यवहार गर्नुहुने छैन, प्लिज बाबा मेरो बिन्ती स्वीकार गरिदिनुहोस्, मलाई जसरी भए पनि एउटा मामु ल्याइदिनुहोस्। बाबाले फेरि भन्नुहुन्छ, बाबु खोक्रो सपना नदेख, दुःख पाउलास्, मलाई पनि दुःख हुन्छ बाबु, बिन्ती छ यस्तो नचाहिँदो कुरा अबदेखि नगर है भनेर धेरै सम्झाउनुहुन्छ। तर मेरो बालहट र जिद्दीको अगाडि बाबाको केही पनि लाग्दैन, केही दिनमा बाबाले मेरो लागि प्यारी मामु ल्याइदिनुहुन्छ, म साह्रै खुसी हुन्छु, त्यो पल म साह्रै खुसी हुन्छु, हो मेरो आफन्त त्यो पल म साह्रै खुसी हुन्छु। मेरो आफन्त मामु घर आइसकेपछि साथीभाइहरूलाई देखाउँदै भन्छु, ल हेर मेरो पनि मामु हुनुहुन्छ, अब मलाई टुहुरो भनेर हेला गर्न पाउँदैनौ भनी ठुलो ठुलो स्वरले आफ्नो खुसी पंख उठाउँदै चारैतिर खुल्ला आकाशमा दुनियाँले सुन्ने गरी कराउँछु, हो मेरो आफन्त मेरो मामु म सामु हुँदा खुल्ला आकाशमा ठुलो ठुलो स्वरले दुनियाँलाई सुन्ने गरेर कराउँछु। को भारी खाली गोड़ा गे गरु बाटो ओ पीठू मौला को भारी खाली गोड़ा गे गरु बाटो गाउँ बेसी गर्ने कुनै नारी भेट्यो भने चिन्नु सोरै आना तिनै हुन् तिनै मेरी आमा पेठ्युमा स्याउलाको भरी खाली गोडा के गरौँ बाटो गाउँ बेसी गर्ने कुनै नारी भेट्यो भने चिन्नु सोरै आना तिनै हुन् तिनै मेरी आमा ओ सोरै आना नहीं स्मृतिमा खोज्दै जानु भोलिन पधेरीमा घाम लाग्दा भाका हाल्दै घाँसे पखेरीमा झिस्मिसेमा खोज्दै जानु भोलिन पधेरीमा घाम लाग्दा भाका हाल्दै घाँसे पखेरीमा दिनभरि चर्को घाम गर्ने मेला पात सन्तानकै लागि आखिर एकै दिन रात गोठमा पुवाली गाईले बाछो सम्झि हाँपा गरे पनि छाती समय भन्ने कठै बारी मेरा पनि भोकै होलान् साना तिनै हुन् तिनै मेरी आमा हो सोरै आना तिनै हुन् तिनै मेरी आमा हाँस्ने कोही रुने संसारको रीति दुख्न सम्म दुखिनामा नमिलेको थिति कोही हाँस्ने कोही रुने संसारको रीति दुख्न सम्म दुखिनामा नमिलेको थिति रिस छैन ईर्ष्या हैन पराईको सुख बिघ्न सम्म बिच्छ तिनलाई सन्तानको दुख मन्दिरमा देवतासँग भन्छिन् म त सन्तान बरोबरी देख्छु तेरा फरक पाए कसो गरी किन लेखिस यस्तो उल्टो पाना तिनै हुन् तिनै मेरी आमा च्याउलाको भारी खाली गोडा के गरौँ बाटो गाउँ बेसी गर्ने कुनै नारी भेट्यो भने चिन्नु सोरै आना तिनै हुन् तिनै मेरी आमा हो सोरै आना तिनै हुन् तिनै मेरी आमा साँच्चै आमा के हुन्छ भन्ने बल्ल थाहा पाए अब त आज भोलि बाबा भन्दा आमासँग नै म रम्न थाल्छु किनकि बिहानै ताजा ताजा खानेकुरा लिएर मलाई आमाले उठाउन आउनुहुन्छ स्कुल पठाउन जानुहुन्छ साँझ लिएर आउने काम गर्नुहुन्छ मेरी प्यारी आमाले सबै काम गर्नुहुन्छ आजभोलि त्यसैले त म बाबा भन्दा आमातिरै धेरै मोहित भएको छु यो माया देखेर पनि बाबा साह्रै खुसी हुनुहुन्थ्यो म टुहुरोलाई आमाको माया के हो ममता के हो थाहै थिएन जब आमाको माया पाएँ तब थाहा पाएँ आमा के हो के हुन्छ भनेर आमाले सन्तानको लागि के कति दुःख गर्दो रहेछ भन्ने सबै थाहा पाएँ हो मेरो आफन्त आज सबै थाहा पाएँ मेरो आफन्त हुन त हामी यस धरतीका दुई दिन का पाहुना जब एक एउटा फूल पलाउँछ तब उसलाई हुर्काइयो बढाइयो ऊ पक्कै पनि सुन्दर देखिनेछ अनि भमरा पछि पर्छन् तर भमराले चुसेपछि त्यो फूल ओइलिएपछि कसैले पनि नहेर्दो रहेछ हिजोसम्म शिरमा सजाएर हिँड्छु भन्नेले पनि आज लात मारेर जान्छन् किनकि यहाँ त भलेको आगो मात्र ताप्ने चलन छ निभेको आगोलाई ठोस्न आउनेको ऊ मेरो आफन्त निभेको आगोलाई ठोस्न आउनेको माया भनेको आखिर के रहेछ र खै सायद सीमान्त उपयोगिताको हरासको नियम जस्तै रहेछ सुरुमा चाहत धेरै हुने पछि बिस्तारै बिस्तारै कम हुँदै जाने अन्तत त्यो ऋणात्मक हुनसम्म समय नलाग्दो रहेछ हो मेरो आफन्त मैले यस्तै अनुभव गरे मेरो जीवनबाट जसलाई म मेरो जन्म दिने बाबा भन्दा पनि बढी माया गर्थे उहाँले बिस्तारै बिस्तारै मेरो समीपबाट टाढा रहने वातावरण मिलाउने कष्ट गर्न थाल्नुभयो तर कठै बरा म अबोधले के बुझ्थे होला र त्यो उमेरमा मेरी आमा मदेखि किन एकाएक टाढा हुन चाहनुहुन्छ भन्ने कुरा पछि बाबाले भनेपछि थाहा पाए म कति भाग्यमानी रहेछु भन्ने कुरा पनि थाहा पाए उहाँले भन्नुभयो बाबु तिमी एक्लै भयौ भनेर तिम्री आमाले तिम्रो लागि सँगै खेल्ने भाइ ल्याउँदै छिन् त्यसैले आमालाई धेरै दुःख नदेऊ ल भनी सम्झाउनु भयो म पनि आज्ञाकारी बालकले झैं हुन्छ भने आमालाई सहयोग गर्न थाले धाराबाट पानी ल्याउने खाना पकाउनको लागि दाउरा ओसार्ने बिस्तारै आमाले खाना पकाउन पनि सिकाउनु भयो आमाले सिकाए जस्तै खाना पकाएर खुवाए पनि ती पलहरूमा मैले झनै धेरै माया पाएँ बाबाले पनि अघात माया गर्न थाल्नुभयो आमाले पनि उस्तै माया गर्न थाल्नुभयो केही दिनमा म भाग्यमानीले भाइ पनि पाएँ अबका दिनहरूमा भाइसँगै रम्न थाल्छु आमालाई सहयोग गर्छु आमालाई सहयोग गर्नु भाइलाई फकाउनु खाना पकाउनु खाना पकाउनु आदि मेरा दैनिकी जस्तै हुन थाले त्यो बेला मात्र म 10 वर्षको भएको थिएँ सायद समयले सिकाएर होला मलाई केही गर्न पनि अप्ठ्यारो अनुभव भएन तर समयको चक्रसँगै मान्छे समय व्यवहार आदि सबै बदलिँदो रहेछ मलाई त्यस्तो अघात माया गर्ने मेरी आमाको हातले हिजो अस्तिसम्म त्यति मिठो मानेर भात खुवाउने हातबाट लट्ठीको बर्सात हुँदा यो मन यो शरीरमा यो शरीरमा के बित्यो होला म यहाँ भन्न सक्दिनँ कहिले पनि पिटाइ नखाएको शरीरमा 81 चोटहरूका वज्रपात पर्दा म छानाबाट खसी जस्तै हुन्छु तर कारण थाहा पाउनै सक्दिनँ बिस्तारै मलाई माया गर्ने ममतामा पनि कमी भएको आभास गर्छु मेरा कपडाहरू अब च्यातिएका झुत्रा झाप्रा हुन लागेका थिए बाबालाई भने सबै कुरा तर बाबाले सुने पनि नसुने जस्तै गरी हिँड्नुभयो अब म कहाँ जाउँ कसलाई सुनाऊ दैनिक आमाको हातबाट पिटाई खानु जुठा भाँडा सबै माझ्नु अन्तिममा बच्चेको केही जुठो खाएर पेट भर्नु आमाको भाइको कपडा धुनु अनि एउटा कुनामा गएर च्यातिएको खोल ओढेर सुत्नु थियो एक दिन साह्रै भोक लागेको थियो काम गर्दा गर्दा लखतर भएको थिएँ डराई डराई आमा कहाँ गएर भात मागे उहाँले खुसी हुँदै हुन्छ बाबु तिमी धेरै भोकाएका छौ है पख म तिमीलाई सधैँ अघाउने गरी खान दिन्छु पनि भित्र लग्नुभयो नभन्दै साँच्चै आमाले धेरै मिठो परिकार खिर दिनुभयो मेरो आफन्त धेरै मिठो खिर दिनुभयो म खुसी हुँदै दुई गाँस मात्र के खाएको थिएँ मेरो मुखबाट रगतको भेल बग्न थाल्यो हातभरि रगतै रगत भयो भोकले आँखा देखिन फटाफट खाएको त त्यो खिरभरि सिसा फोडेर हालिएको रहेछ मेरो आफन्त सिसा फोडेर हालिएको रहेछ म साह्रै रोएँ कराएँ आफ्नो दर्द पीडा पोखे हातभरि सिसाले काटेर हेर्ने लायक थिएन तर मेरो वेदना सुन्ने कसले अनि म घरै छाडेर हिँडेँ मेरो आफन्त घरै छाडेर हिँडेँ म आफूलाई सुरक्षित देखिनँ त्यहाँ बाबाले मेरो कुरा नसुन्ने, आमाले मार्न खोज्ने, म धेरै रोएँ, कराए, रुदा रुदा आँखा राता राता भएर सुन्निएका थिए। हातभरि घाउ, मुखभित्र घाउ, पानी पिएर बाँच्नु भने पनि पानी पिउँदा पनि मुख चराएर आउँथ्यो। केही दिन भक्कै बसेर गुजारा चलाएँ, अनि एउटा बसमा झुन्डिएर काठमाडौँ लागे। त्यहाँ प्लास्टिकका टिनका डब्बा आदि बेचेर पेट भर्ने उपाय थाहा पाएँ। यसरी गुजार्दै थिएँ जिन्दगी, बिस्तारै बिस्तारै चिन्दै गएँ काठमाडौँ सहरलाई। त्यहाँ घर बनाउने काममा इट्टा र बालुवा बोक्ने मान्छे खोजेको रहेछ। त्यही मौकामा म पनि भर्ती भएँ, लेबरको काम गर्न भर्ती भएँ। करिब 10 वर्षपछि त्यो सहरबाट टाढा जाने रहर लाग्यो। त्यही सहरबाट पासपोर्ट बनाएर अनि लागे विदेशतिर। म धेरै लुटिएको मान्छे, बाँकी के नै थियो र? म मेरो 10 वर्षको मेहनतले खै कसको पेट भर्न लेखेको रहेछ? मलाई त दलालले दलाल गरी पठाइएको रहेछ। एयरपोर्टमा करिब 4 दिनसम्म फेरि भोक भोकै भोकसँग सिङ्गौरी खेल्दै बस्नु पर्यो। त्यहाँ एकजना नेपालीले मलाई काम लगाइदिनुहुन्छ। घामसँग पनि मिथेरी घाँसेको यो ज्यानलाई कुनै प्रवाह थिएन। हर प्रकारको काम गरे। करिब 4 वर्षपछि फर्कन मन लाग्यो। आफ्नै मातृभूमि नेपालमा 8-10 लाख कमाए होला त्यो 4 वर्षमा। आएर घर बनाए, म जस्तै दुःख गरी खाएको युटीसँग बिहे गरे। अब मेरो खुसीका दिनहरू फिर्दै थिए। भगवानलाई धावा दिन मन लाग्यो। हेर, तैँले मलाई धेरै सधैँ रुवाउँदा रुवाउँदै दुःख दिँदा दिँदै पनि तँलाई हराएर आज मेरो खुसी खोसेर छाडे। अब म कसैसँग डराएर हिँड्नु पर्ने थिएन, झुकेर हिँड्नु पर्ने थिएन। घरमा सबै थोक थियो, मलाई माया गर्ने मेरी प्राण प्यारी आफूभन्दा पनि बढी माया गर्थे। करिब 2 वर्षपछि म बाबा पनि बने। त्यो पल हाम्रो खुसीको सीमा थिएन। सन्तानको रूपमा छोरो जन्मदा कुन आमा बाबा खुसी हुँदैनन् होला? मलाई लाग्यो मैले संसार जिते, म नै यो संसारको सबैभन्दा खुसी र सुखी मान्छे हो। तर यो खुसी म कसरी एक्लै थामु? कोसँग बाँडु? कोही थिएनन् मेरो खुसी बाँड्नलाई। यो धरतीमा मात्र म, उनी मेरो छोरा मात्र थियौ। मसँग ती निष्ठुरी आमा बाबा भएको भए अझ कति खुसी हुन्थ्यो होला, कल्पना पनि गर्न सक्दैन। ती दिनहरूमा धेरै आँसु भकाएको छु, मैले धेरै रगतका धाराहरू बगाएको छु। तर पनि एकपल्ट जे जस्तो भने पनि आमा बाबा हुन् भनी सम्झिएर गएँ। तर जहाँ म हुर्किएको घर थियो त्यहाँ सुनसान बगर देखे, गाउँ बस्तीहरू धेरै पर पर देखे। कहीँ कतै त्यतै खरानीका थुप्राहरू थिए, कतै कोइलाहरू थिए। जहाँ मेरो बालापन गुज्रिएको गाउँ थियो त्यो गाउँ आज निर्जन भएको देखे। धेरै पर पर सरेका बस्तीहरूमा गए अनि सोधे मेरा बाबा आमा र भाइका बारेमा। एक अपरिचित व्यक्ति बनेर कसैले चिनेनन् मलाई, अनि म जसलाई खोज्न गएको थिएँ उहाँहरू त भगवानको प्यारो भइसक्नु भएको छ रे भन्ने खबर पाएँ। त्यहाँ भन्दै थिए राम जस्तो छोरोलाई मार्न खोजेका थिए, आखिर भगवानले बाटो लगाएर छाडे। एक दिन घरमा घरबाटै निस्किएको आगोले सखा पारे रे, हो मेरो आफन्त। एक दिन घरबाट निस्किएको आगोले त्यो घरै सबै सखाब भयो रे, अनि घरभित्र आमा बुवा अनि भाइलाई पनि लग्यो रे त्यही आगोले। यो खबर सुन्दा मेरो मन थाम्नै सकेन, मेरो आँखाबाट आँसु बरबरी झरे। मलाई जिन्दगी दिने, जिन्दगी चिनाउने आमा बुबा हुनुहुन्थ्यो उहाँहरू, मेरो खुसी बाँड्न आएको थिए। तर पनि आज पनि आँसुले छोडेन, देखिएको भेटिएको अड्कल गरेर खरानी उठाएर नदीसँगै बगाएर आफ्नो कर्तव्य पुरा गरे। हो मेरो आफन्त, आफ्नो कर्तव्य पुरा गरे। यता मेरो घरमा भरिँदै थियो खुसियालीले पकारी, जति बाँडे पनि लाग्थ्यो सकिँदैन, एक्कासी उनको स्वास्थ्यमा खराबी आउँछ, उपचार गराउँछु निको हुन्छ, तर हप्ता 15 दिनपछि पुनः दोहोरिन थाल्यो त्यो चक्र। उनी पुनः बिरामी भइन्, फेरि अस्पताल लगे। लगातार 3-4 पटकको त्यो अस्पतालको उपचारले नभएपछि अर्को अस्पतालमा लग्छु, कुनै रोग देखाउँदैन तर बेथाले छाड्दैन, डाक्टरको औषधिले काम नगरेपछि धामी झाँक्री गराउँछु। उसको जडीबुटी र झारफुकले पनि केही दिन त निको भयो, तर क्रम रोकिएर झनै व्यथाले च्याप्यो। भएभरको पैसा सबै खर्च गरे, तर बिसको 19 भएन। अनि लगे भारतको एक चर्चित अस्पतालमा, त्यहाँ जाँदा डाक्टरले गाली गर्दै भन्छ, किन नाना थरीका औषधि खुवाएरको रोग सुरुमा सामान्य थियो तर पछि रोग र औषधिको इन्फेक्सनले गर्दा पेटको क्यान्सर भएको छ। म छाँगाबाट खसी जस्तै भएँ, मेरो आफन्त छाँगाबाट खसी जस्तै भएँ। अब उनी केही दिनको लागि यो धरतीको पाहुना मात्र रहिन्। घरमा आएपछि उनको व्यवहार परिवर्तन भयो, सधैँ मलाई माया गर्ने मेरी प्राण प्यारी तीखो वचन लगाएर बोल्न थालिन्, मायाको साटो घृणा गर्न थालिन्, मलाई हत्याराको आरोप लगाउन थालिन्। तिमीले खुवाएको नाना थरी औषधिले म केही दिन मात्र पाहुना भए, के म तिम्रो लागि भार भएको थिए र यसरी मार्न खोज्यौ? हत्यारा तिमी मान्छे होइनौ, पशु हौ पशु। पशुले पनि सँगै एउटै गोठमा बस्ने प्राणी सँगै मिलेर बस्न चाहन्छ, तर तिमी त आफ्नै श्रीमतीलाई नै मार्न खोज्यौ। आखिर मेरो के दोष थियो र आखिर मेरो के गल्ती थियो र यस्तो घृणित कार्य गर्यौ? आदि आदि तिखा वचनका वचन रूपी बाण मलाई प्रहार गर्दै गइन्। के मैले उनलाई यस्तो होस् भनेर त्यस्तो गरेको हुम्ला र सानैमा बाबा आमाबाट एकपल्ट मारिएको म, परदेश जाँदा परदेशमै मारिएको म, आज भोलि आफ्नै श्रीमतीको नजरबाट मारिँदैछु। 2-3 वर्षको छोरो छ, भर्खर मेरो उमेर 28-29 हुँदैछ, म सँगै साथीहरू कतिको त बिहे पनि भएको छैन, तर म यो उमेरमा सम्म आइपुग्दा 3-चोटिसम्म मरेर दोषको भारी बोक्दैछु। उनीलाई निको होस् भनेर अस्पताल लगे, धामी झाँक्री गराए, सारा सम्पत्ति उनकै नाममा खर्च गरे, तर आज उनले नै मलाई ज्यान मराएको आरोप लगाउँदैछिन्। अब तपाईँले नै भन्नुहोस्, म दोषी छु या निर्दोषी? कठै परा मेरो 15 वर्षसम्म हाँस्न बिर्सिएको ओठमा भर्खर त हाँसोको बीजारोपण हुँदै थियो, तर खै कसको आँखा लाग्यो, कुनै केही क्षण देखा परेको सौर्यको उज्यालो किरणमा एकाएक ग्रहण लाग्न पुग्यो। हे भगवान्, तिमीसँग मैले कहिले पनि केही मागिन, न त तिम्रो मन्दिरमा धेरै धाएँ, मान्छेका घरभन्दा तिम्रै मन्दिर भएको त्यो काठमाडौँ सहरमा 10 वर्ष बस्दा पनि केही मागिन, तर अलिकति पनि मान्छेको दया बुझ्न सक्ने तिमीसँग मन छ भने मलाई मेरी प्रेयसीको जिन्दगी देऊ। हो भगवान मलाई मेरी प्रेसीको जिन्दगी देऊ। यदि जिन्दगी दिन सक्दैनौ भने तिमी एउटा शिला नै हौ। के सुन्थ्यौ तिमीले, के बुझ्थ्यौ मानिसको दर्द पीडालाई? मानिसले तिमीलाई पुर्खौदेखि देवता भनेर आफ्नो शिर झुकाइरहेको छ, तर बदलामा तिमीले कुनै जवाबसम्म पनि दिएका छैनौ। दिएका छौ त केवल तिमी जस्तै पाषाण मन बनाएर दिएका छौ। हुन त तिमीलाई देवता भगवान भनेर पूजा गर्नु हामी अज्ञान मानिसहरूको भूल हो। तर एउटा बिन्ती चढाउँछु, अब कसैलाई बाबा आमा विहीन हुने गरी जन्म नदेऊ। म जस्ता अरू दुखीलाई यो पापको भुमरीको धरतीमा जन्म नदेऊ। म जति सामर्थ्य संघर्ष गरी खाने आँट सहनशीलता अरूको होला नहोला, अकालमै ज्यान गुमाइदेलान् त्यसको जवाबदेहिता तपाई नै हुनुहुनेछ। केवल तपाई हो, यसरी नै हर्क कराइरहेको थियो। एक्कासी बिहानी पख आँखा उग्रियो, यो त सपना पो रहेछ। बाहिर ड्युटी जानको लागि ड्राइभरको गाडीको हर्नले झल्यास आँखा खुले। दिउजोता त सारा सपना पो रहेछ, धन्न सत्य रहेनछ भनेर एक अम्खरा पानी लिएर पिए। अनि सदा झैं परदेशको ठाउँमा फेरि साहुकै कचकच, घर जाने दिन कहिले आउला भन्दै कल्पना गर्दै आफ्नै कामतर्फ लाग्छु। हो मेरो आफन्त, आफ्नै कामतर्फ लाग्छु। यो गीत पछि तपाईलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अतीतका पलमा। यो गीत भन्दा अगाडि तपाईमा मैले तपाईकै भाइ छोरो एसपी माथुर पूर्ण विरामले दाङ देउखुरी हाल दोहा कतारबाट सम्प्रेषण गर्नुभएको अतीतका पलमा आवाज दिइसकेको छु। एसपीजी, तपाईले सम्प्रेषण गर्नुभएको अतीतका पल काल्पनिक भए पनि तपाईको त्यो अतीतका पलले कहीँ न कहीँ कतै न कतै यो समाजलाई पनि छोएको छ। त्यसैले यसभित्रका केही घटनाहरू नघटे पनि केही घटनाहरूले कसैको जीवनमा केही न केही परिवर्तन आओस् यही चाहना गर्छु मैले कार्यक्रम अतीतका पलको तर्फबाट। अनि एसपीजी, तपाईँ विदेश हाल दोहा कतारमा रहेर पनि रेडियो नयाँ युग एफएम 107.3 मेगाहर्जलाई हर बखत हर छेड हर पल साथ दिइरहनुहुन्छ, त्यसको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यसै गरी सदैव साथ दिइरहनुहोला, यसै गरी तपाईँको साथ सदैव पाइरहौँ यही भन्न चाहन्छु। अनि कार्यक्रम अतीतका पल अनि अन्य कार्यक्रममा पत्र पठाउन चाहिँ नभुल्नुहोला यही भन्न चाहन्छु। अहिले भने तपाईँकै भाइ छोरो साथी एसपी माथुर पूर्ण विरामलाई अतीतका पलको आजको बसाइबाट पनि पूर्ण विराम गर्न चाहन्छु। साथी, तपाईँमाझ भर्खरै प्रस्तुत गर्यौं तपाईँकै भाइ छोरो साथी एसपी माथुर पूर्ण विरामको अतीतका पललाई। आजको अतीतका पल तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया लेखेर कार्यक्रमको ठेगानामा पत्रचार गर्न नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम अतीतका पल रेडियो नयाँ युग एफएम 107.3 मेगाहर्ज चैलाही दुई लामै रातोडाँडा देव्रीदाङ। कार्यक्रमको ठेगाना फेरि भन्न चाहन्छु, कार्यक्रम अतीतका पल रेडियो नयाँ युग एफएम 107.3 मेगाहर्ज चैलाही दुई लामै रातोडाँडा देव्रीदाङ। यसै ठेगानामा पत्रचार गर्नुभए पनि तपाईँद्वारा प्रेषित पत्र मेरै हातमा पर्नेछन्। यदि तपाईँसँग नेटको सुविधा छ भने SAMEERPYASHI@gmail.com SAMEERPYASHI@gmail.com मेल गर्न सक्नुहुनेछ। अनि यदि तपाईँले यी दुवै पनि युज गर्न सक्नु भएन भने हामीले पत्र मञ्जुसाको पनि व्यवस्था गरेका छौं। लमही शाहमार्ग स्थित रावल पुस्तक पसल र लमही चौराहा स्थित भूषाल क्यासेट सेन्टरमा पत्र मञ्जुसाको व्यवस्था गरेका छौं। त्यहाँ गएर पनि तपाईँले पत्र मञ्जुसामा पत्र खसाल्न सक्नुहुनेछ, तपाईँको त्यो पत्र हाम्रै हातमा पर्नेछ भन्न चाहन्छु। कार्यक्रमको यो छोटो जानकारी सँगसँगै यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अनि मेरो आवाज तपाईँको रेडियो शिक्षकसम्म पुर्याएर प्रविधि कक्षबाट मिठो साथ दिनुहुने प्राविधिक द्वय शरद सागर देवकोटा र सरोज चौधरीलाई हृदयदेखि नै धन्यवाद दिँदै म तपाईँकै आवाजको दुनियाँको साथी समीर प्यासी पनि एक साताको लागि ओझेलमा पर्न चाहन्छु। तपाईँको यो साता शुभ बितोस्, नमस्ते, शुभ साता, शुभरात्री अनि शुभ नेतरी।